जादू फरमाते थे, हम लोग बैठे हुए थे, नबी करीम हमारे दरमियान थे, आपने एक लकीर खींची। गौर से देखिए, मैं साबित क्या करना चाहता हूं, आपने एक लकीर खींची, उसके बाद लकीर के दाएं तरफ दो लकीरें, लकीर के बाएं तरफ दो लकीरें, कितनी हो गई? चार। आज भी नहीं है, चार। आपने फिर अपनी उंगली बीच वाले लकीर के ऊपर रखी और फरमाया, हादा सबीलुल्लाह, ये अल्लाह का रास्ता है। ये चाहो अल्लाह ने आपको 1400 साल पहले ही बता दिया था कि आगे चल करके चार फुरके आएंगे जो सिराते मुस्तकीम से अलग अलग होंगे, सीधे रास्ते से। तो न चार ही क्यों कहते आप, दो इधर दो इधर, व्हाइट आउट कर दिया गया, बिल्कुल डिफाइन है, चार, दो इधर दो इधर। ये देखने के बाद भी चार पकड़े हुए हैं, चार पराखे मानो। नबी ने अगर चार डिफाइन किया हुआ है कि ये चारों जैदान के रास्ते हैं, हम इसको तस्लीम नहीं करते। तो झंडे लोगों का जो रद्द हुआ था वो एक जुमले में हुआ था, उन्होंने हदीसों का इनकार कैसे किया वो जरा देखिए। आलिमुल गैब है नबी, दलील उसके रद्द में यूं, और आयशा रज़ियल्लाहु तआला ने कहा, मन हद्दसक अन्न मुहम्मदन रहा रब्बो फकद कज़बहु यकुल ला तुद्रिकुल अब्सार, वमन हद्दसक अन्नहु यालमुल गैब फकद कज़बहु यकुल ला यालमुल गैब इल्लल्लाह। इमाम बुखारी की किताब तौहीद, इमाम बुखारी सही से पाक को ऐसे किताब तौहीद में लाए। हजरत आयशा फरमाती है कि जिस आदमी ने ये कहा कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने अपने रब को अपनी आंखों से मेराज में देखा, वो झूठ बोलता है। इसलिए अल्लाह फरमाता है, ला तुद्रिकुल अब्सार, उसे दुनिया की आंखें नहीं देख सकती। और जो ये तुम सकते मोहम्मद वो भी झूठ बोलता है, तो वो यकूल अल्लाह फरमाता है, ला यालमुल गैब इल्लल्लाह, अल्लाह के अलावा किसी को गैब का इल्म नहीं है। देखो तर्दीद है इल्म गैब की, साफ साफ तर्दीद है। अच्छा, नबी मरे नहीं है, नबी मर इनकार करता, कौन सी हदीस का इनकार करता है? हदीस इस तरह है, वार आयशा रज़ियल्लाहु तआला अन्हा قالت ما كان النبي صلى الله عليه وسلم وانه لبين حاقنتي وقاتلتي فلا اكره الشده موتي احد ابدا بعد النبي صلى الله عليه وسلم، رواه البخاري في كتاب المغازي، امام البخاري صحیح سے پاک کو کتاب المغازی ملا ہے، حضرت عائشہ فرماتی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم مر گئے، ما كان النبي، موت آ گئی نبی کو، نتی جب آپ کی موت آئی تو آپ کا سر مبارک میری ٹوڑی اور میری ہسلی کے درمیان تھا، یہ ہسلی ہے ٹوڑی ہے، یہ زاکنا ہے یہ ہاکنا ہے، میری ٹوڑی اور میرے ہسلی کے درمیان آپ کا سر پہ حالت میں موت آئی، اور میں نے موت کی شدت دیکھی ہے۔ اللہ اکبر، نبی کے اوپر جب موت تاری ہوئی تو اتنی تکلیف تھی آپ کو، حضرت عائشہ فرماتی ہے کہ اس کے بعد بہت سے مرنے والوں کو میں نے دیکھا، ان پر موت کی شدت تھی، لیکن نبی کے اوپر جو موت کی شدت میں نے دیکھی ہے وہ ایسی موت کی شدت میں کسی مرنے والے کے اوپر نہیں دیکھی۔ اللہ، یہ حدیث بتا رہی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم مر چکے، ما تن نبی ہو، لہذا جو کہتے ہیں کہ نبی کی موت نہیں ہوئی اس حدیث کا منکر ہے۔ اچھا، ایک حدیث اور دیکھیے، تین عقیدے اور ہم تینوں عقیدوں کا رد کرتا ہوں ایک حدیث سے، حدیث اس طرح ہے، وارث عباس رضی اللہ تعالی عنہ قال ما تن انسان کان رسول اللہ صلی اللہ علیہ وسلم یقول فما دام الليل فدفنوا ليلا فلما اصبح اخبروا فقال ما منعكم ان تظلموني؟ قالوا كان الليل فكهنا وكان ظلمة ان نشق عليه فاتى قبره فصلى عليه، رواه البخاري في كتاب الجنائز، امام البخاري حديث فاق ایسے كتاب الجنائز ملا ہے۔ غور سے سنیے حدیث کو، حضرت ابن आदमी हाथ में मर गया, लोगों ने हाथ ही में उसे दफन कर दिया। क्या पता चला रात में अगर कोई मर जाए तो रात में दफन कर सकते हैं, इसमें झगड़ा नहीं करना चाहिए। एक मसला, सुबह हुई तो लोगों ने नबी को बताया, आपने फरमाया कि वो जो मस्जिद में झाड़ू वाड़ू लगाने के लिए आदमी आता था वो गिर गया, अरे अल्लाह के रसूल तुम मर गया, लिखा अरे रात में रात ही में खबर कर दिए। अरे हाँ, अरे मुझे बुलाया नहीं तुम लोगों ने, वकाल मामा ना कौन तो ले मुनी, तुम लोगों ने मुझे इत्तला नहीं दी, तो ले मुनी तुमने मुझे बुलाया नहीं, तुमने मुझे इल्म नहीं दिया। साहब इकराम ने क्या कहा, अल्लाह का सुल्तान लह रात थी, रात थी, फकर है ना, हमें अच्छा नहीं लगा, वो खाना सुन सुनो तारीखी थी, अन्ना शुक्र आले कहीं आपको तकलीफ ना हो जाए। आपने फरमाया उसकी कब्र किधर है, माता कब्रों को सल्ला आले, आप उसकी कब्र पर आए और आपने उसकी नमाज जनाजा पढ़ी केले। पहली बात ये मालूम हुई कि रात में कोई मर जाए तो रात में दफन कर देना चाहिए, कर सकता है यार जायज। दूसरी बात ये मालूम हुई कि नबी को गैब का इल्म नहीं था, नहीं तो आप ये क्यों कहते तुम लोगों ने मुझे बताया क्यों नहीं। एक आदमी वहीं मर जा रहा है और आपको इल्म नहीं है और आप फरमा रहे तुम लोगों ने मुझे बताया क्यों नहीं, ये कहना कि तुम लोगों ने मुझे बताया क्यों नहीं तर्दीद है कि आपको गैब का इल्म नहीं था। और तीसरे, आप हर जगह हाजिर नाजिर नहीं है, कैसे मालूम हुआ, समझ गया था ना, अगर आप हर जगह हाजिर नाजिर होते तो हर रात तब भी वहां होते, दफना रहे थे तब भी वहां होते, नहला रहे थे तब भी वहां होते, कब्र खोद रहे होते तब भी वहां होते, और कब्र के अंदर दफना दिया है तब भी कब्र के अंदर आप होते। आपका यह पूछना कि तुम लोगों ने मुझे बताया क्यों नहीं, पता चलता कि आप हाजिर नाजिर भी नहीं है, तो मसले मालूम है आपको, गैर मुस्लिम नहीं, आप हर जगह हाजिर नाजिर भी नहीं, और कहते नूर थे, आपने फरमाया कि तुम लोगों ने मुझे रात में खबर क्यों दी, तो सहाबे किराम ने कहा कि अल्लाह के रसूल का नूर रात थी, वो कह रहा जुल्मतुन तारीकी थी, अगर नूर मानते हो तो फिर नूर को तारीकी से क्या अलग है, हर तरफ उजाला हो रहा था, इसका मतलब सहाबे किराम का अकीदा था कि आप नूर के बने हुए नहीं है, आप नूर हिदायत है। और आखिरी मसला मालूम हुआ कि कोई अगर नमाज जनाजा में शरीक ना हो सके तो कब्र को सामने करके उसकी नमाज जनाजा पढ़ सकता है, तमाम अकायद बातला का रद्द हो गया, बोला कि इस हदीस पाक को भी ये जानते नहीं माने। ये हदीसों का इनकार है, ये भी मुनकिर हदीस है, मुनकिर हदीस की एक लाइन है। अच्छा, अब आओ वो जो रोशन ख्याल मुनकिरीन हदीस है, उनकी खबर ले लूं, ये रोशन ख्याल मुनकिरीन हदीस कौन से हैं? ये कहते हैं कि हदीस सिरे से हुज्जत ही नहीं है, हदीस सिरे से हुज्जत ही नहीं है। चलिए कुरान की कितनी आयतें पेश करूं हदीस की हुज्जत के बारे में, आज पेश कर दूं चलेगा। अल्लाह में तय्यब फरमाते हैं कि अल्लाह ने दो वही नाजिल की है, कितनी वही नाजिल की है, इस आयत की वही बात बताइए, गौर से देखिए आयत करीमा को। जो लोग कहते हैं कि हम सिर्फ कुरान समझते हैं, कुरान पढ़ते हैं, कुरान को किस तरह समझा जाता है, जिक्र हमने आपकी तरफ सुन्नत नाजिल की है, क्या तर्जुमा हुआ सुन्नत, जिक्र का सुन्नत, क्यों हमने तर्जुमा किया, इसलिए कि आगे तर्जुमा देखिए, ताकि सुन्नत के जरिए आप वजाहत करें उस चीज की जो उनकी तरफ नाजिल की गई, तो नुस्सिल से मुराद कुरान और जिक्र से मुराद सुन्नत, यहां जिक्र से मुराद सुन्नत है, वरना फिर मानुष्य का मतलब क्या होगा, हमने आपकी तरफ सुन्नत नाजिल की ताकि सुन्नत के जरिए कुरान की वजाहत کریں. ذکر سے مراد سنت اور مان الزلیم سے مراد قرآن. اور یہ آیت بتا رہی ہے کہ حدیث بیان قرآن ہے, حدیث بیان قرآن ہے, قرآن کی وضاحت کرتی ہے. ایک دلیل. دوسری ہے وانزلنا علیک الکتاب والحکمہ, ہم نے آپ کے اوپر کتاب نازل کی اور حکمت. یہ حکمت کیا ہے؟ تمام امت کا اتفاق ہے کہ حکمت سے مراد سنت ہے. یہ دوسری آیت ہے سنت کی حجیت پر. تیسری آیت فاذکر ما یتلا فی بیوتکن من آیات اللہ والحکمہ, اور تم ذکر کرو اس چیز کا جو تلاوت کی جاتی ہے گھروں کے اندر تمہارے, والحکمہ اور سنت کی. یہاں بھی دیکھیے واذکرنا ما یتلا سے مراد قرآن و حکمت سے مراد سنت. ایک آیت اور دیکھیے قد انزل اللہ علیکم ذکر رسولا, تحقیق کی اللہ نے نازل کیا ذکر کو رسول کو. یہاں مشہور مفسر ابن جریر طبری کہتے ہیں کہ وہ السلام ان الرسول ترجمتن ذکر تفسیر, یعنی ذکر کے بعد جو رسول آیا ہے در حقیقت یہ تفسیر ہے. کس کی تفسیر ہے؟ کس کی؟ قرآن کی. یعنی اس کا مطلب یہ ہوا کہ یہاں رسول کو بھی ذکر کہا گیا ہے, رسول کو بھی ذکر کہا گیا ہے, سنت کو بھی ذکر کہا گیا ہے, اور انا نحن نزلنا الذکر میں ذکر کو یعنی قرآن کو ذکر کہا گیا. اس کا مطلب یہ ہوا کہ اللہ نے سنت کو ذکر کہا ہے, کہیں اللہ نے رسول کو ذکر کہا ہے, کہیں اللہ تبارک و تعالی نے قرآن کو ذکر کہا ہے. یہ تو ہوئی آیات. اب میں سے پوچھتا ہوں کہ اگر حدیث کا کلی انکار کر دیا جائے تو پوری شریعت دعوت ہو جائے گی. قرآن میں عقیم الصلاۃ, نماز قائم کرو, کیسے پڑھو گے بتاؤ, کب پڑھو گے بتاؤ, کتنی رکعت پڑھو گے بتاؤ, طریقہ کیا ہوگا بتاؤ, وہاں تو زکات کب دو گے, سال گزرنے کے بعد یا سال سے پہلے, بولو. کچھ جواب نہیں دے سکتے. آگے بڑھو. اللہ نے فرمایا ان شہور آشر شارن سی کتاب اللہ, اللہ کی کتاب میں جب سے اللہ نے اس کائنات کو پیدا کیا ہے اللہ کے نزدیک 12 مہینے, 12 مہینے کون سے ہیں قرآن میں نہیں, اور ان 12 مہینے 4 مہینے حرام کے دیا اور باتوں کو چار مہینے کون سے حرام کے بعد میں, جو 12 مہینے کون سے ہیں حدیث سے معلوم ہوتے, ان میں 4 حرام مہینے وہ کون سے ہیں حدیث سے معلوم ہوتے, قرآن سے معلوم نہیں, تو قرآن میں ہے نہیں. تو بیان قرآن سنت کو تسلیم کرنا پڑے گا کہ نہیں, سنت کو تسلیم کے بغیر آپ کیسے فیصلہ کریں گے کہ وہ 12 مہینے کون سے ہیں؟ اسی طریقے سے آگے بڑھیے. آپ کہا گیا ساری کو سارے چور چورنی کا ہاتھ کاٹ لو, ہاتھ کسے بولتے ہیں؟ ناخن سے لے کر کندھے تک, کہاں سے کاٹو گے؟ نبی نے بتایا کہ ہاتھ کلائی سے کاٹ لیا جائے, ورنہ یہاں سے ہاتھ کاٹ لیا جاتا, اس لیے کہ ہاتھ کا اطلاع ناخن سے لے کر کندھے تک ہوتا ہے. حدیث میں آگے تو بتایا کلائی سے کاٹا جائے. اچھا اس میں یہ بھی معلوم ہے کہ کتنا چرایا ہے, اگر گلاس چرا لیا ہے تو کیا ہاتھ کاٹا جائے گا؟ نہیں, دیکھا یہ جائے گا کہ روپے دینا کے مطلب کے لیے 10 درہم کی مقدار میں وہ چیز ہے کہ نہیں, 10 درہم سے کم تو اس کا ہاتھ نہیں کاٹا جائے. دیکھا ہے قرآن تھوڑی ہے, حدیث نے بتایا. کر اگر حدیث کا انکار کر دیا جائے تو دنیا بھر کے اعتراضات ہوں گے کہ قرآن کی آیت سمجھ میں نہیں آ رہی, قرآن کی وہ آیت سمجھ میں میں چھوڑتی ہے تو لن تزلوا بعدهما ان دونوں کو پکڑ ہوگا تو گمراہ ہوں گے. یعنی اگر آپ نے ایک کو پکڑ تو گمراہ ہو جائے گا. یہ حدیث کا مطلب, حدیث کا مطلب کیا ہوا, دونوں کو پکڑ ہو تو گمراہ نہیں ہوگے, ایک کو پکڑا ہے تو گمراہ ہو جائے گا. قرآن کو پکڑا حدیث کو چھوڑ دیا گمراہ ہو جائے گا, حدیث کو پکڑا قرآن کو چھوڑ دیا تب بھی گمراہ ہو جائے گا. یہ حدیث بتا رہی ہے کہ حدیث کو چھوڑنے والا صرف قرآن کو پکڑنے والا تو گمراہ ہے. یہی نہیں, ایوب سختیانی ایک مشہور فقیہ گزرے, ان کی کتاب الکفایہ کے اندر انہوں نے لکھا ہے, پھر یہ عجیب بات لکھے, اذا حدثت الرجل بسنۃ فقال دعنا من هذا وحدثنا بالقران فعلم انه ضال مضل. کفایہ کی عبارت ہے, اگر کوئی آدمی تم سے حدیث بیان کرے اور کوئی آدمی حدیث سن کر کے کہہ رہا چھوڑو اس کو ایسا آدمی گمراہ بھی ہے, گمراہ کرنے والا بھی ہے. کہہ دیا گیا ایسا آدمی گمراہ ہے اور گمراہ کرنے والا بھی ہے. اور امام ابن حزم ایک بہت بڑا عالم گزرا ہے جس کی کتاب المحلہ ہے, بغیر پڑھے ہوئے عالم نہیں ہوتا ہوں. المحلہ بڑی بہترین کتاب ابن حزم کی ہے, ان کی کتاب الاحکام اس کے اندر لکھتا ہے ولو ان امرا قال کافی ہو گیا ہے, کوئی مسلمان اگر धक्का नहीं दे रहा है उसके लिए हासिल किया है, और उसी मुसलमान के लिए मुसलमान को कत्ल कर दे तो उसके लिए भी सजा हासिल किया काफिर के लिए। वरासत का मसला इतना अहम है, हमारे अहले हदीसों के यहां दादा की वरासत पे पोते का हक है ज्यादा, तो मौलवी मसला बता के क्या जाता है, दादा की वरासत पे पोते का हक नहीं, मसला आया था तो दादा की वरासत पे पोते का हक है, ये तो हनफिया का मसला है, जो उन्हीं का मसला है कि दादा की वरासत में पोते का हक नहीं है, उसका उल्टा करना है, उनके यहां नहीं है हमारे यहां है, दादा की वरासत में पोते का हक है, पोते की वरासत में दादा का हक है। अच्छा अब सवाल यह है कि कुरान में तो है कि अल्लाह ने वसीयत कर दिया है कि लड़की को इतना हिस्सा दिया जाए, लड़की को इतना हिस्सा दिया जाए वगैरह वगैरह, लेकिन उसमें यह कहा है कि जिनको वरासत का हकदार बनाया है उसके लिए वसीयत नहीं कर सकते, अरे लड़के को तो हिस्सा मिल रहा है, अगर वसीयत कर दिया जाए और तो आयत में कुछ भी नहीं, जिसको अल्लाह के बारे में अब उसके बारे में वसीयत नहीं होगी, बेटे का हिस्सा मुतय्यन कर दिया गया, लड़की का हिस्सा मुतय्यन कर दिया गया, अब लड़की के बारे में वसीयत नहीं होगी, लड़के के बारे में वसीयत नहीं होगी, लाओ वसीयत के बारे से जी। अच्छा ये भी कह रही है कि तहके का वारिस कौन होगा, ये होंगे वो होंगे वो, लेकिन ये नहीं कुरान है कि अगर मुस्लिम है लेकिन बेटा काफिर है तो क्या मुस्लिम आप जो मर गया उसके तहके से काफिर बेटे को मिलेगा, ये कुछ नहीं है, इतना है कि बेटे को तो इतना मिल नहीं है लेकिन काफिर हो तो ये नहीं है, अजीज बताते हैं लाशरी से मिलत शैन की दो मिलतें एक दूसरे के बारे में होती, किसने बताया आप इकराम को भी इश्कार हुआ तो कुरान में, यानी अगर हदीस ना हो तो कुरान भी समझ में नहीं आता, आयत कितनी अल्लज़ीना आमनू व लम यलबसू ईमानहुम बिज़ुल्म, वो लोग जो ईमान लाए और अपने ईमान में उन्होंने जुल्म मिला लिया, तो सहाबे किराम ने कहा अल्लाह के रसूल कौन आदमी है जिसने जुल्म नहीं किया है, हर आदमी से कोई ना कोई गुनाह हो गया और गुनाह जुल्म है, तो रसूल अल्लाह ने फरमाया यहां जुल्म का और कोई मतलब नहीं है, यहां जुल्म से मुराद शिर्क है, देखिए सहाबे किराम जो अहले ज़बान थे वो भी जुल्म का हकीकी माना इजहार कर नहीं समझ सके, हदीस के हदीस में बताया गया कि यह जुल्म से मुराद आम जुल्म नहीं है बल्कि यहां जुल्म से मुराद शिर्क है, बताइए अगर हदीस से बेनियाज होता है आदमी तो यहां जुल्म का क्या माना लेगा, ये हदीस की हुज्जियत। और कोई हदीस ना हो तो एक हदीस काफी है हदीस की हुज्जियत के लिए, हदीस इस तरह है وعن عبد الله بن مسعود رضي الله تعالى عنه ان امرأة جاءت شيء فقالت له انت تقول انت الذي تقول لعن الله النامصات والمتنمصات والواشمات والمستوشمات الحديث قال فاني قرات كتاب الله من اوله الى اخره فاني قرات كتاب الله من اوله الى اخره فما وجدت فلم اجد فيه ما تقول فقال لها ان كنت قراتي لوجدتي اما قراتي ما اتاكم الرسول فخذوا ما نهاكم عنه وانتهوا قالت بلى قال فقد سمعت رسول الله صلى الله عليه وسلم يقول لعن الله النامصة متفقون عليه حديث البخاري في مسلم في كيا مطلب اس کا سن لو اچھی طرح دماغ رکھا لو کے مسود کے پاس عورت آتی وہ بولتی ہے تم ہی بولتے ہو اندر ابھی تو بول تم ہی بولتے ہو کچھ گاچا نے وہ بھاؤ کا بال اکھاڑنے والی عورت بلانا بھیجیے اور وہ کھلوانے والی عورت بلانا بھیجیے اور وہ گتنا گوتنا والی عورت بلانا بھیجیے گتنا گتوانے والی عورت کو بلانا بھیجیے ہاں بولتا ہوں میں بولتا ہوں میں میں نے پورا قرآن پڑھ لیا اور بول دیے میں نے پورا قرآن پڑھ لیا فہمی کرا تو کتاب अपनी भाव के बाल उखाड़ने वाली औरत, उखड़वाने वाली औरत, गुदना गुदने वाली, गुदना गुदवाने वाली औरत के ऊपर अल्लाह ने हालत दी, ये तो मैंने कहीं नहीं देखा, ये तो मुझे कहीं नहीं मिला। तो हजरत अब्दुल्लाह बिन मसूद ने फरमाया, अगर तू गौर से एक आयत देखती तो तुझे मिल जाता, तूने वो आयत देखी होगी लेकिन गौर नहीं किया होगा। कहा कि वो आयत कौन सी है? कहा मा आता कुबर रसूल को हुजूर व मा नहाकुमल उबर को नबी, जो तुम्हें दे दे रसूल, जो तुम्हें दे दे और जिस चीज से रुक दो उसे रुक जाओ। ये हदीस पता है और मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहते हुए सुना है लाहौल नामे साथ कि नबी ने फरमाया कि अल्लाह ने लाहौल भेजी है ये अबरू के बाद उखाड़ने वाली और उखड़वाने वाली, गोदना गोदने वाली और गोदवाने वाली को। यह हदीस बता दी है मुत्तफ़क़ुन अलैह, ये बुखारी और मुस्लिम की, के आयत करीम मा आताकुम रसूल फ़ख़ुज़ू मा नहाकुम अन्हु फ़ान्तहू का मतलब यह है कि रसूल सल्लल्लाहु अलैहि वसल्लम की तमाम अहादीस को तस्लीम किया है, आपकी तमाम सुन्नतों को तस्लीम किया है, शर्त यह है कि वो हम तक सही सनद के साथ पहुंची हो। और ये कहते हैं कि हदीस सही ऐसे ही हो जाती है, अल्लाह ऊपर उसके लिए कितनी मेहनत है कि मुहद्दिसीन ने मालूम है सैकड़ों मेयारों से गुजरती है तब हदीस सही होती है। और ऐसे ऐसे परखने वाले हदीसों को कि कौन हदीस सही है, कौन सी हदीस सही है, अल्लाह ने पैदा फरमाया। हाफिज शमसुद्दीन ज़हबी के बारे में ये फरमाया था कि उन्हें एक टीले पर खड़ा कर दिया जाता और जितने ज़हबिया का हदीस है सबको खड़ा कर दिया जाता, तो वो आदमी उंगली उठाकर बता सकता था कि ये आदमी हदीस में ये मकाम रखता है, ये आदमी हदीस में ये मकाम रखता है, ये आदमी हदीस में ये मकाम रखता है। अल्लाह अकबर। हदीस की हिफाजत के लिए अल्लाह तबारक व तआला ने ऐसे लोगों को पैदा फरमाया, एक तरफ कुरान की हिफाजत की जिम्मेदारी ली और दूसरी तरफ बयान कुरान यानी हदीस की हिफाजत की जिम्मेदारी ली। ये भी एतराज किया जाता है, तीन एतराजात बुनियादी है। क्या हदीसें सदी गुजर जाने से पहले नहीं लिखी गई, बहुत बाद में लिखी गई, एक एतराज। और दूसरा एतराज यह कि अरब लोग मलिश के रूप नहीं थे, कैसे लिखते एतराज। तीसरा एतराज यह है कि नबी ने खुद मना किया कि हदीस न लिखो, नबी ने खुद मना किया कि हदीस न लिखो। इन तीन एतराजात का जवाब क्या है? जवाब सभी के पास हदीसें लिखी गई गलत है, नबी के जमाने ही में हदीसें लिखी गई। दलील दलील मुलाजा बुखारी और मुस्लिम दोनों में अन्नामा शाह यमन यमन से एक साहब आए अबू शाह नाम था उनका, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक तकरीर फरमाई फतेह मक्का के दिन साल, हजरत अबू शाह यमनी ने फरमाया कि अल्लाह के रसूल आपने जो तकरीर फरमाई है ये लिखवा दीजिए, इसलिए कि इसमें बहुत सारे मसाले हैं, ये मसाले किस तरह है। निकालते है कि उनकी जो समझ होती है वो बीमार होती है, उनका दिमाग काम नहीं करता है, उनकी सोच बीमार होती है, उनकी फिक्र बीमार होती है, इस वजह से वो इतराज करते हैं। और बुखारी रहमतुल्लाह अलैह ने यहाँ पहली हदीस से जिक्र की है कि बीवी से मुबाशरत के वक्त इंजाल हो या ना हो गुस्ल वाजिब हो जाता है। और बाद में जो रिवायत लाए हैं, उस रिवायत के बारे में ऐसा है कि सहाबे किराम में पहले इख्तिलाफ इस बात में हुआ कि इंजाल अगर ना हो तो सिर्फ वुज़ू है। मुस्लिम शरीफ की एक रिवायत के अंदर साफ कर दिया गया है कि गुस्ल वाजिब हो जाता है। इसका मतलब यह हुआ कि पहले जो हुक्म था कि गुस्ल वाजिब नहीं होता, सिर्फ वुज़ू काफी है, वो मंसूख हो चुका है। यहां इमाम बुखारी जो लाए हैं बताना यह मकसूद है कि पहले सहाबे किराम का इख्तिलाफ यह था, और उस वक्त भी गुस्ल हैवत होता, गुस्ल ज्यादा एहतियात के लायक होता, इमाम बुखारी ये बताना चाहते हैं। और यहां कह रहे हैं कि दो बातें हैं बुखारी समझने का सलीका, तो पहले पैदा करो इमाम बुखारी दो तरीके की हदीसें काहे के लिए लाए, समझो इमाम बुखारी काहे के लिए पहुंचा है, ये मुसीबत है। हदीस शहर का इनकार कर दिया गया। अरे कौन सी नई बात है ये, मुशरिकीन ने तो चांद के फटने का इनकार कर दिया, कादियानियों ने तो ये इनकार कर दिया कि हजरत ईसा अलैहि सलाम नाज़िल नहीं होंगे, समझ चुके दज्जाल आएगा ही नहीं, इसका इनकार कर दिया उन्होंने। तो बहुत सारी चीजों का इनकार कर दिया गया है, बहुत सारी चीजों तुम अगर चंद चीजों का इनकार करो या हदीसों का इनकार करो, कौन सी नई बात है, हदीस शहर का इनकार कर दिया गया कि रसूल पर जादू नहीं हुआ था। दलील क्या पेश करते हैं, وقال الظالمون ان تتبعون الا رجلا مسحورا, कि ظالموں نے کہا کہ تم ایک مسحور آدمی کی اتباع کر رہے ہو۔ اس آیت کا مطلب سمجھتے ہو کیا ہے, میں سمجھاؤں, رسول کو کبھی ساحر کہا گیا, کبھی مسحور کہا گیا, ساحر معنی جادو کرنے والا, اور مسحور کی جگہ تھی جس پر جادو ہوا ہو, جادو کرنے والا اور مسحور کہتے ہیں جس کو جادو کیا گیا ہو۔ اللہ نے فرمایا تم میرے رسول کو جادوگر کہتے ہو, ساحر کہتے ہو, اس کی زندگی دیکھ لو اور ساحروں کو دیکھ لو, جادوگر کو دیکھ لو, جادوگروں کی زندگی کیا میرے رسول کی زندگی کی طرح ہے, میرا رسول جس طرح بات کرتا ہے کیا جادوگر بھی اس طرح بات کرتے ہیں؟ کرو یار, تمہارا میرے نبی کو ساحر کہنا بالکل غلط ہے, زندگیاں دیکھو, زندگیاں دیکھو دونوں کی, میرا رسول جادوگر نہیں, جادو پر ہونے کا رد کیا ہے, مشہور ہے جادو کیا ہے۔ انکار کیا گیا کہ رسول پر جادو ہوا ہی نہیں, ورنہ یہاں یہ کیوں کہا جاتا کہ ظالم نے کہا, ظالموں نے کہا کہ تم ایک مشہور آدمی کی اتباع کر رہے ہو۔ ایک آدمی ہے پہلے صحت مند تھا, تھوڑی دیر کے لیے بیمار ہو گیا ایک دو دن کے لیے, پھر بعد میں صحیح ہو گیا, تو کیا کہا جائے گا اس کی پوری زندگی بیمار ہے, پوری زندگی بیمار ہے؟ ایک آدمی فوج میں بھرتی ہو رہا ہے, اب اس کا چیک اپ ہو رہا ہے, اس وقت فٹ ہے, اب کیا کہا جائے گا بچپن میں بیمار ہوا تھا یہاں میں اس وقت فوج میں بھرتی کے لائق نہیں ہے, اس کی پوری زندگی بیمار ہے؟ تو ایسے رسول پر متعین وقت میں, متعین وقت کے لیے, متعین آدمی کے اوپر, رسول پر متعین وقت کے لیے متعین آدمی سے جادو کر دیا, بیمار رہے آپ تھوڑے دنوں تک, تو یہ کہا جائے گا آپ کی پوری زندگی مشہور ہے, آپ پوری زندگی سے ہیں, اس کا انکار کیا قرآن نے, یہ میرے رسول کے بارے میں ظالم کہتے ہیں کہ اس کی پوری زندگی مشہور ہے, اس کا رد کیا گیا ہے۔ اس سے یہ حد نہیں آتا کہ نبی کے اوپر تھوڑے دنوں کے لیے سیر نہیں ہوا تھا, یہ مطلب ہے اس آیت قرآن لیا تھا, جس کا غلط مطلب ہونے کی وجہ سے ایک صحیح حدیث کا انکار کر دیا گیا۔ تو یہ انکار حدیث کے تعلق سے ایک جامع تفسیرہ تھا, جامع تو ہم نہیں کہیں گے اپنی طرف سے, بہرحال کچھ باتیں جو میرے ذہن میں تھیں, بیمار بھی ہوں میں تو کچھ باتیں میرے ذہن میں تھیں وہ میں نے آپ کے سامنے اللہ تبارک و تعالیٰ کی توفیق سے جس طرح تھی میں نے پیش کر دیا. اس دعا کے ساتھ اللہ تبارک و تعالیٰ جو کچھ سنا گیا ہے اس کے اوپر عمل کرنے کی توفیق عطا فرمائے, اور خاص طور سے قرآن و سنت جو دو بنیادی چیزیں نبی ہمیں دے کر گئے ہیں ہمیں توفیق دے تو دونوں کو مضبوطی سے پکڑے رہے, اور ان لوگوں کو ہدایت دے جو قرآن و حدیث کے درمیان تحقیق کرتے ہیں انہیں توفیق دے کہ دونوں کو ایک سمجھیں. اس لیے کہ نبی نے کہہ دیا کہ دونوں الگ نہیں ہو سکتے, ولن یتفرقا حتی یرضا اللہ, جب تک یہ حوض پر نہیں آ جاتے اور حوض پر تب تک ایک دوسرے سے الگ نہیں ہوتے. لہٰذا قرآن کو حدیث, حدیث کو قرآن سے الگ نہیں کیا جا سکتا. اللہ تبارک و تعالیٰ ہمیں نیک عمل اور اچھی سمجھ کی توفیق عطا فرمائے. واخر دعوانا الحمد للہ رب العالمین. سمجھ میں صاف آ جائے فساد کس کو کہتے ہیں, اور یہ ماحول مولانا نے دیا اور یہ تاثر دیا کہ تیرہ کی تاریخ آج کے ضلع کی بنیاد سے بن جائے. اور گجرات سے باہر سے بھی پروگرام ہوگا تو ان شاء اللہ ضرور پہنچیں گے. اور مولانا گاندھی صاحب کافی ہندوستان لیول نہیں بلکہ جو ہے ایشیا لیول پہ مقرر ہے, مولانا جلال الدین صاحب کافی واقعی آپ کے بیان اور انداز بیان کے محسوس فرمائیں گے. یہ کمپیوٹر مائک کا مکمل طریقے سے جانکاری حدیث کے ایک ایک الفاظ, ایک ایک شعر و زبر اور اس کے معنی اور اس کے مطلب کا آپ کے سامنے مکمل طریقے سے واضح کرنا.